السلام عليكم ورحمة الله وبركاته. سورة العنكبوت كوريرو يا كورير جو گھر كورير جي جار هي پڙهو پيا اسا 15 آياتون پڙهيو آهن اس تائين هن سورة ۾ پهرين آيت تان جو ضرور امتحان ورتو ويندو پرکيو ويندو تان کي جڏهن ڪڏهن چئو ٿا دعوا ڪريو ٿا ته اسان ايمان آندو آهي ته پوءِ تان کي پرکيو ويندو पोइ जो ॾिसंदो अलाह ताला साबित कंदो त कहिड़ो ईमान सचे ते आहे कहिड़ो जेको आहे सो मुनाफ़िक ते आहे या कहिड़ो शिरक ते आहे कहिड़ो ईमान ते न आहे। हाणे इन मज़े पहिरीं जेके ॻाल्हियूं पढ़ियूंसीं इहे पोइ वरी हज़रत नूह अलाम जो ॻाल्हि आई इन खां अॻु में वसैन अल इंसान में वालदेह जी बि ॻाल्हि आई माइटनि मिटनि सां वसियत जेका अलाह ताला कई आहे हिन सूरत में सूरत बनी इसराइल में सूरत लुकमान में सूरत अलकाफ़ में उहा हिते बि रिपीट थी आहे वरी पर हाणे बि जेको हज़रत नूह अलैहिस्सलाम जो ज़िक्र थोरो आयो त हुनजी उमिरि जेका हुई सा अलफ़ सनतिन इला ख़मसीन आम हज़ार साल उमिरि त न पर मतियो जेको वाइज़ कयईं तबलीग कयईं सो 950 साल कयईं। पोइ हाणे उनजी माना अलाह खे ख़बर आहे छा आहे माना उन खां अॻु में जॾहिं ॼाओ हूंदो वॾो थियो हूंदो तबलीग करणु जहिड़ो थियो हूंदो ॿाहिरि वञणु जहिड़ो थियो हूंदो उन खां पोइ वरी ॿेड़ी में चढ़ियो वरी ॿिया पासे विया उते वरी पोइ केतिरा साल वरी रहिया त पोइ हाणे केतिरा हज़ार साल थी विया हलिया ख़बर न आहे रफ़ा खे उन कहिड़े हिसाब सां माना रखी आहे हिते उमिरियूं वॾियूं हुयूं या हिसाब किताब जेको आहे सो कहिड़े नमूने सां थींदो हो सालनि जो महीननि जो या छा बहरहाल रफ़ा खे ख़बर आहे। अलाह ताला इहा ॻाल्हि थो करे ॿियनि सूरतनि में बि वर्स कयोसीं त तव्हांजो मुंहिंजो हिकिड़ो ॾींहुं जेको आहे सो हज़ार सालनि जे बराबरि आहे या मुंहिंजो हिकिड़ो ॾींहुं जेको आहे सो 50,000 सालनि जे बराबरि आहे। इहे ॻाल्हियूं अलाह ताला क़ुर शरीफ़ में करे इहे ॼण मतिलबु त जेकॾहिं चइजे त मुतशाह बि हाथ में आहिनि पर जे सोच वीचार कबो त का ॻाल्हि सम्झ में ईंदी रफ़ाक पंहिंजे पनाह में रखे ऐं पंहिंजो असांखे गुमराही खां बचाए। उन खां पोइ हाणे ॻाल्हि अचे थी अलाह तफ़ान चईना उहो असहाब सफ़ीनत हुजे अलनाह आयत लिल आलमीन इहा तमामु अहम ॻाल्हि आहे त हुनखे असां निजात ॾींदीसूं उन सां गॾु जेके ॿेड़ी में हुआ उनखे असां निजात ॾींदीसूं ऐं उन्हनि ॿेड़ीअ खे ऐं उन माण्हुनि खे आयत बनाएसूं हिकिड़ी निशानी बनायोसूं कहिड़े कनि जे लाइ आयत लिल आलमीन जहाननि जे लाइ यानी सॼे जहान जे माण्हुनि खे इहो तूफ़ान जो डिल्यूज जो नूह जी ॻाल्हि जी ख़बर आहे सभिनी क़ौमुनि खे इहा ख़बर आहे सभिनी क़ौमनि वटि इहा ॻाल्हि आहे हिंदुनि वटि इहा ॻाल्हि आहे अमेरिका वारनि वटि इहा ॻाल्हि आहे हेॾां जेके पंहिंजा मेसोपोटेमिया जा माण्हू हुआ सैरिया जा माण्हू हुआ कहिड़ा माण्हू हुआ उहे आहे सभिनी जिते किथे तूफ़ान जेको आहे सुको ख़ासि हिकिड़े क़िस्म जो ऐं उहा ॿेड़ी जेका आहे असां हाणे पंहिंजे तुर्की ऐं इन जे इलाइक़े मंझि जूदी जबल जूदी अरारात माउंटेन्स ते पई आहे उनजी निशानी मतिलबु त उहो उन ते एक्सपेडिशन्स विया आहिनि ॾिठो अथऊं छा कयो अथऊं बहरहाल उनजी इंटरनेट ते तव्हां रखंदव त उहा ख़बर पइजी वेंदी। हाणे अचे थी ॻाल्हि हज़रत इब्राहिम अलाम जी ऐं संस क़ौम जी पोइ हज़रत लूत अलाम जी ॻाल्हि ईंदी पोइ ॿियनि ॿियनि जी मुख़्तसिर पर हीअ हज़रत इब्राहिम ऐं हज़रत लूत अलाम जी ॻाल्हि थोरी वज़ाहत सां थोरी हाउज़ बिल्लाह मिन शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम व इब्राहिम इज़ क़ाल लिक़ौमिही इबूदुल्लाह वत्तक़ू इब्राहिम अलाम पंहिंजी क़ौम खे चयो त अल्ला ताला जी इबादत करियो अल्ला ताला जो बाना थियो बुतनि जी पूॼा न करियो ऐं वत्तक़ू अल्ला ताला खां ॾिजो परहेज़गारी कयो तकवा अख़्तियारु करियो ज़ालिकुम ख़ैरुल लकुम इन में तव्हां लाइ चङाई आहे तव्हांजी चङाई इन में आहे तव्हांजी भलाई इन में आहे तव्हांजे लाइ इहो सुठो कमु आहे जो ॿियनि बुतनि खे पूॼणु छॾे ऐं अलाह हिकिड़े खे पूॼो इहा ॻाल्हि तव्हांजे ख़ैर में चङाई में आहे ज़ालिकुम ख़ैरुल लकुम इन कुन तुम तालमून जेकॾहिं अथो को इल्मु ॼाण का सम्झे बुझ का अथव त ॻाल्हि हक़ीक़त इहा अथव बुतनि जी पूॼा मञा कुझु कोन वणंदो हे बुत न को तव्हांखे जवाबु ॾियनि न को तव्हांखे कुझु फ़ाइदो पहुचाए सघनि न को तव्हांखे नुक़सानु पहुचाए सघनि। हथनि सां घड़ियो था, हथनि सां ठाहियो था, दुकान तां पैसा ॾेई ख़रीद करियो था, वरी अची पूॼियो था, वरी उनखे खीर था पीआरियो, वरी उनखे तेल था मखियो, उनखे ख़ुशबू था पखेड़ियो, उनजो वास था ॾियो, दुआ था ॾियो, लूबान था ॾियो, अलाए छा छा था करियो। हिन में तव्हांखे फ़ाइदो कोन्हे को, अजाए ख़र्च में पओ था, अजाई ॻाल्हि में पओ था, अजाई मुसीबत में पओ था। इन करे तव्हांजे लाइ चङाई इन में आहे त इन्हनि सभिनी ख़ुदानि खे छॾे, जेके धरती जा ख़ुदा आहिनि, के माण्हू ख़ुदा आहिनि, की इंसान ख़ुदा आहिनि, की ढगा ख़ुदा आहिनि, की ढोर ख़ुदा आहिनि, की हाथी ख़ुदा आहिनि, की घोड़ा ख़ुदा आहिनि, की विछूं ख़ुदा आहिनि, की बलाऊं ख़ुदा आहिनि, इन सभिनी खे छॾे ख़ुदानि खे हिकिड़े ख़ुदा खे वठो, जेको ख़ुदा आहे, जंहिं इहे सभु शयूं ख़लकियूं आहिनि। इहे न को विछूं कंहिंखे ख़लके थो, न को माखी कंहिंखे ख़लके थो, न को हामान थो कंहिंखे ख़लके, न को हूम हू छा चइबो आहे उहो थो ख़लके, हू अलाए छा नालो उहो थो ख़लके, न को लक्ष्मी थी ख़लके, न को कृष्ण थो ख़लके, न को मोहम्मद थो ख़लके, न को ईसा थो ख़लके, न को मूसा थो ख़लके, न को आदम थो ख़लके, न को हवा थी ख़लके, न को कुझु ख़लकण वारो अलाह ताला आहे। हज़रत इब्राहिम कंहिंखे कोन ख़लकियो आहे। सम्झो त हाणे इहे मतिलबु पंहिंजनि परावनि सभिनी जी ॻाल्हि, जेके बि ख़ुदा कंहिंखे बि बनाइबो त ख़ुदा न आहे, ख़ुदा हिकिड़ो ई आहे, जेको जंहिं ख़लकिया आहिनि जहान आसमान ज़मीन सभई। हाणे इहा ॻाल्हि अकुल में अचे कोन थी असांखे। ذالکم خیر لکم ان کنتم تعلمون جيڪن ڄاڻو ٿا ته ڳالهه يا ته باقي نه ڄاڻو ٺيڪ ٺيڪ آهي مري پيا مذاق ڪيو اسان کي لامڙي پيپر لا کا پرواه ڪون لڳي انما تعبدون من دون الله اوثانا وتخلقون افكا رگو پوجيو ٿا تئين الله کان سوا جيڪي ٻي شيون آهن سي اوثان آهن اوس بتن کي ओसान खे जेके पूॼे था उहे छा आहिनि उहे तख़लुकून इफ़क़ा ऐं उहो तव्हां ठाहियो था कूड़ कूड़ कूड़ी हिकिड़ी ॻाल्हि ठाही अथव। हीअ विछूं ख़ुदा आहे, हीअ मुंहिंजो बाल नांग जेको आहे ख़ुदा आहे मुंहिंजो हली बिना, हीअ ॾगी मुंहिंजी ख़ुदा आहे, हिनखे पूॼींदो आहियां। हीअ जेको हनुमान जेको आहे पूॼींदो आहियां, हीअ जेको मंकी आहे, हीअ जेको छा उट हाथी आहे, हीअ जेको घोड़ो आहे घोड़े खे पूॼींदा आहिनि, हीअ जेको गॾु आहे हुनखे पूॼिबो, हीअ जेको कुतो आहे हिनखे पूॼिबो, हीअ जेको छा लाहौल वाला हीअ जेको बुत आहे हीअ जेको अलाए छा छा आहे हाणे हिनखे पूॼिबो कहिड़ो फ़ाइदो लाहौल वाला कोत पंहिंजो अकुलु अथव पाण हलायो असांखे छा आहे। हिन लाइ ॿुधून मिंदून लाइ औसान तखलुकून इफ़का कूड़ ठाहियो था, तूं ख़लकियो था कूड़ ॻाल्हि ठाहियो था, हथां घड़े ठाहे जोड़े हुनखे वरी विंझारे सिंझारे हुनखे तेल ॿेल मके हुनखे ख़र्च झाया करे लूबान मके हाणे सजदा वेठा करियो हुनखे हथु जोड़ियो हुनजे अॻियां महिरबानी कर मुंहिंजो माल वधाए मुंहिंजो उहो कहिड़ो माल वधाईंदो त पाण घटाईंदो न लाहौल वाला जेको तव्हां ख़ुदा लाइ बनायो इहे घुराजनि जी इबादत करियो उहे अलाह खां सवाइ ॿियनि जी उहे हिननि खे तव्हांखे रिज़्क ॾियण जी का सलाहियत कान्हे का हुनखे कुदरत कान्हे का हुनजे अख़्तियार में कुझु न आहे। लायम लिखू न लकुम रिज़्क आहे तव्हांखे रिज़्क नथो ॾेई सघे खाधो पीतो कोन ॾेई सघे पंहिंजी महिनत सां खाधो बनाईंदो वरी अलाह तव्हांखे रिज़्क ॾींदो ॾींदो रिज़्क जेको आहे सो अलाह जे हथ में आहे पाण तव्हांजी मर्ज़ी عند الله فابتغوا رزقا سيملكون لكم رزقا فابتغوا عند الله الرزق الله تعالى وقت رزق الله تعالى وقت قولوا هاتي كان رزق قربا هاتي تو كي هم پوجا دو منومان تو كي هم پوجا دو لكشمي تو كي هم پوجا دو فلانا هم تو كي پوجا دو محمد علی قلعه هم تو كي پوجا دو يو فلانا चार्ल्स प्रिंस जेको आहे तोखे पूॼां थो, हीरो हिटो तोखे आउं पूॼां थो, ऐं फिरौन तोखे आउं पूॼां थो, हनुमान हारून हामान सभिनी खे कारून खे पूॼां थो, त पोइ हाणे कहिड़ो मूंखे फ़ाइदो थींदो, हिकु रिस्क मूंखे कोन ॾींदा। रिस्क रिस्क ॻोल्हियो अलाह वटि ॻोल्हियो यकुल अलाह मालिक मुल्क थो थियल मुल्क मंदो मुल्क में मंदो बिल्कुलु تولج الليل في النهار، تولج النهار في الليل، تخرج الحي من الميت، تخرج الميت من الحي، ترزق من تشاء بغير حساب. يعني كيف تكون رزق دي الله تعالى فان رزق دي دو بيو كيرو دو وابودو الله تعالى جي پوجا ڪريو رزق بو نه کان گرو رزق مانو کان گرندو جو کو کمشنر آهي جو کو کلیکٹر آهي جو کو تپيدار آهي جو کو کمدار آهي جو کو गवर्नर आहे हू जेको मेयर आहे उनखां रिस्क थो घुरां थो मूंखे ॾींदो वेंदो हिननि में आस्था रखबो आहे त को कमु कोन ईंदो लहू टे ॻाल्हियूं थी वियूं अलाह हिकिड़ी आयत में चए रिस्क उन खां घुरो इबादत बि उनजी घुरियो शुक्र बि उनजो करियो अलाह सभु ॻाल्हि इलाही तुर जऊं छो जो मोटरूं वरी तव्हांखे उन लाइ उहो वरी हिसाबु किताबु वठंदो तव्हांजो अलाह रिस्क अलाह खां घुरो इबादत अलाह जी करियो शुक्र बि उनजो करियो टई ॻाल्हियूं हिकिड़ी आयत में अलाह इन मां त ॿुधून विंदून इन लरीन त ॿुधून विंदून लिखून लखुम रिज़ाम फबतू इंद अलाह रिस्क अलाह ताला वटां रिस्क घुरो ॻोल्हियो रिस्क जी तलाश करियो अलाह वटि ॿुधू पूॼा बि उनजी करियो परस्तश उनजी कयो इबादत उनजी कयो ॿुधू अलाह जी पूॼा करियो वशकुरु लहू शुक्र बि उनजो करियो शुक्र में शरीक त माउ पीउ खे ॿिए कंहिंखे शरीक न कयो त शुक्र में रुपाक पंहिंजो शुक्र वश वशकुली पंहिंजो वरी हिते बि फरमाए थी भले तुर जऊं मोटंदव तव्हां मूं वटि तंहिं करे यादि रखो भले त पोइ वरी हिसाबु किताबु मूं वटि ॾियणो अथव वञ थो कज़िबू जेके तोखे कूड़ था कनि जो जेकॾहिं कूड़ कंदव فَقَدْ كَذَّبَ أُمَمٌ مِّن قَبْلِكُمْ तोखां अॻु में नबी पाक सलाहु अलॻि वसलम तोखां अॻु में बि जेके नबीअ सां मोकिलिया उन्हनि खे क़ौमुनि ईअं कूड़ो कयो जीअं तोखे त हींअर कूड़ो कनि इहे मके वारा या हींअर ॿियनि मुल्कनि वारा जंहिंजो ट्रंप जहिड़ा ऐं पंहिंजे बुश ब्लेयर जहिड़ा وَإِن تُكَذِّبُوا فَقَدْ كَذَّبَ أُمَمٌ مِّن قَبْلِكُمْ تُكَاغْمِ بِأُمَّتُهُ جِكَيْنَ وَنَنِي يَكُلُوا كَيُوا پَيَغْمْبَرَنْ كَيْبْ وَمَا عَلَى الرَّسُولِ إِلَّا الْبَلَاغُ الْمُبِينَ رسول تے کو کم کو زیادہ کونے ڈیوٹی انہوں جی اتری آئے تو بلاغ تبلیغ کرے جی کا گال چونی اللہ تعالیٰ بٹنا وہ اچھا ہی چھلے بس ختم گال یا پو پہچان ان جو کم آئے टेलीग्राम टेलीग्राम खणी ईंदो जेको ऑफिस पंहिंजो पोस्टमैन या छा टेलीग्राफ ऑफिस वारो उन ड्यूटी आहे टेलीग्राम पहुचाए पर नबी नबी अलाम जो ड्यूटी आहे त ॾेखारे बि त हीअं कबो हीअं कबो हीअं कबो हीअं कबो ऐं टेलीग्राफ ऑफिसर कोन कंदो जेको पटे वालो आहे की पोस्टमैन आहे उहो ख़त खे वरी तव्हांखे ॿुधाए त भई ख़त हीअं पढ़िबो हीअं कबो हिन ते हीअं हलिबो उहो कोन पर नबी पाक जो ॼण इहो आहे चइबो आहे ड्यूटी आहे त हू तव्हांखे करे बि ॾेखारे त आउं हीअं थो करियां तीअं तीअं बि करियो इन करे अलाह ताला चयो त अती उल्लाह अती उर रसूल रसूल जेके आहिनि से हिकिड़ो मॉडल आहिनि बिहेवियर जो त अहिड़े नमूने सां बिहेव करियो पोस्टमैन जे मॉडल असांखे ख़बर न आहे हू कहिड़ो आहे रुगो वर्दी पाए ख़त ॾेई हलियो थो वञे न को कुझु न को पुछे वीचारो असीं कॾहिं कॾहिं चऊं हुनखे चवां थैंक्यू वेरी मच जो पहुचाए वियो ख़त महिरबानी तुंहिंजी लख लाइक़ पोइ वीचारो ख़ुशि थियनि था जेकॾहिं हुनखे ईद बराद थिए की क्रिसमस थिए की हुन ते हुन ते थूक थैंक्यू रुगो चइजे थैंक्यू वेरी मच मेरी क्रिसमस ईद मुबारक त पोइ वीचारा ख़ुशि थींदा बाक़ी आहे हुन ॿियो असांखे मॉडल हुनजी लाइफ जो खपे कोन आहे ख़बर न आहे हुन कहिड़ो किरदारु आहे कहिड़ो नमूनो आहे पाण ॼाणनि وَإِن تُكَذِّبُوا فَقَدْ كَذَّبَ أُمَمٌ مِّن قَبْلِكُمْ وَمَا عَلَى الرَّسُولِ إِلَّا الْبَلَاغُ الْمُبِينُ أَوَلَمْ يَرَوْا كَيْفَ يُبْدِي اللَّهُ الْخَلْقَ تاں ڏٺو ڪون الله تعالى پنهنجي قدرت ڏانهن توجه ٿو ڪرائي ڏسو ڪون ته ڪيئن مون ٺاهيو آهي पहिरियों दफ़ो जेका हर शइ ठाहे बि उहा ॾुखी थींदी, ख़बर नाहे कीअं ठाहिजे, अलाह ताला खे ख़बर आहे कीअं ठाहिजे। त उहो मुंहिंजो ठाहियो आहे जेको पहिरियों दफ़ो युब दियल बदा जेका तख़लीक़ कई मूं पहिरियों दफ़ो जेका ठाहियमि ज़रूरु सोच वीचारियो हूंदुमि न कीअं ठाहियां। अलाह وَمَا عَلَى الرَّسُولِ إِلَّا الْبَلَاغُ الْمُبِينُ أَوَلَمْ يَرَوْا كَيْفَ يُبْدِئُ اللَّهُ الْخَلْقَ ثُمَّ يُعِيدُهُ وري اوري بي موٽا يعني هر جيڪا خلقي شيء آسمان زمين هڪڙو آسمان ٻيو آسمان ٽيو آسمان ويٺو آسمان خلقي ويٺو زمين خلقي ويٺو ماڻهو خلقي ويٺو جانور خلقي ويٺو ويجيٽيشن خلقي ويٺو هر شيء پاڻي وٽ فلان شيء سڀ ڪجهه خلقي پيو सुम योईद हो पोइ हुन ॾांहुं मोटाए मोटाए थो ऐं वरी हुन माना में बि त हुन सभिनी खे वरी अलाह ताला ॾे मोटणो आहे। इन ॿई ॻाल्हियूं अलाह ताला जे आसान आहिनि, ख़लके ठाहे वरी हुन ॾांहुं मोटाए पाण ॾे घुराए वठे अचे बाबा हेॾां हलिया हलिया तुंहिंजो हिसाबु किताबु थींदो वरी न कर कुल सीरू फिल दे नबी पाक सलाहु आसम खे अलाह ताला चए थो हिन खे चओ काफ़रनि खे त ॾिसो त सैर त कयो दुनिया घुमो था त दुनिया घुमियो था कहिड़े मुल्क भई फलाणे हंधि टूअर ते वञूं था, टूअर ते छा था ॾिसो अथई, टूअर ते ॾिसो त कीअं अलाह ताला क़ौमुनि खे हलाकु कयो, कहिड़े नमूने सां अलाह ताला मुजरमनि खे हलाकु कयो, कहिड़े नमूने सां काफ़रनि खे हलाकु कयो, के मुशरकनि खे कहिड़े नमूने सां हलाकु कयो, कहिड़ियूं कहिड़ियूं ॻाल्हियूं कुदरत अलाह जी ॾिसो त छा था ॾिसणु वञो। चए असीं वियासीं हुते फलाणो ॾिठोसीं, हीउ ॾिठोसीं ॾिठोसीं, पर सभु कुझु ॾिठोसीं, पर अलाह जी कुदरत हुन में का लफ़्ज़ ॾिसण में ई कान आई असांखे। अलाह जी कुदरत कहिड़ी आहे, बसि सॼी कुदरत माण्हू जी आहे, पर माण्हू जी कहिड़ी कुदरत आहे। माण्हू चए थो माण्हू न वॾी ॻाल्हि आहे, चए थो तूं शब आफ़रीदी चिराग आफ़रीदम, चए तो त राति ठाही पर मूं त चिराग ठाहे छॾियो, तो त राग ऐं बयाबान ठाहिया, मूं वरी बाग ऐं बुस्तान ठाहे छॾिया, मूं हीअं करे छॾियो, ऐं तोखां वॾो आहियां, तूं मूंखां वॾो आहीं। अलाह हाणे इहे ॻाल्हियूं वॾा अलाह खां माण्हू वॾो थो सलाहे पाईं पंहिंजे पाण खे पाण छा कबो। وَمَعَ الرَّسُولِ إِلَّا الْبَلَاغُ الْمُبِينُ أَوَلَمْ يَرَوْا كَيْفَ يُبْدِئُ اللَّهُ الْخَلْقَ ثُمَّ يُعِيدُهُ إِنَّ ذَلِكَ لِلَّهِ يَسِيرٌ قُلْ سِيرُوا فِي الْأَرْضِ فَانظُرُوا كَيْفَ يَبْدَأُ كَيْفَ بَدَأَ الْخَلْقَ ثُمَّ اللَّهُ يُنْشِئُ النَّشْأَةَ الْآخِرَةَ وَرِيَ اُتَارِندو اُتارن بيهر جوكو बस बादल मौत जेको आहे सो अहिड़े नमूने सां थींदो जीअं पहिरियों दफ़ो ख़लकियो आहे। सूरत यासीन जे आख़िर में बि जे ख़लकींदो उहो जंहिं पहिरियों दफ़ो, ॿीहर उथारींदो उहो जंहिं पहिरियों दफ़ो ख़लकियो, जेको हिकु ख़लके थो ॿीहर ख़लके थो। قل سيروا في الأرض فانظروا كيف بدأ الخلق ثم الله ينشئ النشأة الآخرة ان الله على كل شيء قدير بيشڪ الله تعالى هر شيء تي قدرت رکي ٿو، هر شيء تي طاقت رکي ٿو، هر شيء ڪري سگهي ٿو، سگهن جي ابيليٽي ڪيپيبليٽي رکي ٿو۔ يعذب من يشاء جنهن کي وڻي تنهن کي عذاب پهچايو وڃي ته پنشمنٹ ڏني وڃي، वरहम मई यशो ऐं जंहिंखे वणेसि हुन ते रहमत करे। हुन ॾांहुं ई मोटाया वेंदव यार, असां ते रहम कजा, असांजो हाल हीणो सूर वीणो, असांखे वॾी तकलीफ़ आहे, रब पाक धरती ते आज़ार वॾो आहे, पर तोखां वॾियूं घणो था ॾिजूं यार, पंहिंजा असां ख़ताउनि जो भरिया पिया आहियूं, ख़ताउनि खां असां इहो ख़ताऊं माफ़ु कजां, दर गुज़र कजां, पंहिंजो राम कजां, पंहिंजो फज़ल कजां, अदल छिटां आ हुन को फेरो कज फज़ल जो। तोकलबून तोॾां मोटा कलब, इहो साॻियो लफ़्ज़ आहे कल्ब मुंहिंजा, कल्ब माना आहे दिलि, दिलि इन करे आहे जो हुन मां रतु अचे थो वरी ॿिए पासे मोटे थो, मोटणु मोट इहो जेको आहे कल्ब बदिलाइणु, دل يا مقلب القلوب قلب قلوبنا على دينك اے دل کے پھیرائن وارا اساں جی دل کے پھیرائے تو پنجے دین دا تجھے محبت دا تجھے نبی پاک دی محبت دا نبی صالحین دی محبت سا سبنی دے جے اولیان بزرگان چنگان بھلائن انن جی محبت سا اساں جی دل اودا پھیرا اساں جی دل بچھن کمن کا پھیر کا پرے کر شیطانی کمن کا پرے کر بے رحمی کا ظلم کا رشوت خوری کا بدماشی کا پرے کر اساں جی دل کے پھیرا چنگائی ڈاں پھیرا بچائی کا پھیرائے چنگائی ڈاں پھیرا رت خراب جو آ سو سٹھو کرے پنجو سٹھو رت وری پو جسم میں اچے تو یہ قلب جو کم ہے اڑی نمونے سے اللہ تعالیٰ جی ہتھ میں آئے جو قلب انسان جو اللہ تعالیٰ چے تو بین المرء و قلبی ان کے انسان کے قلب کے وچ میں آیا ان کرے وچ میں آئیں تو یا رب اسانے بچھڑا ان کے مٹائے असां में चङायूं दाख़िल कर असांखे चङायूं विझ असांजे दिलि में ज़हन में कल्ब में हथनि में पेरनि में जो असां चङायूं करियूं बुछड़ाइनि खां असीं परे रहूं या असां बुछड़ाइनि खां परे रख असांखे यार सभिनी ख़राबियुनि खां परे रख ऐं जेके बुछड़ायूं कयूंसूं ॾोह ख़ता कया अथूं उन्हनि खां असांखे माफ़ु कर मिठाए असांखे रहम कर पंहिंजो ऐं पंहिंजे कल में मरण वक़्तु कलमो ॾिजा ऐं तो वटि जॾहिं अचूं त तूं हिसाब असांजो सवलो कजां अदल असां करण जी असां हुजत कोन था करियूं असां ते फज़ल कजां अदल छुटाउनि को फेरो कज फज़ल जो फज़ल पंहिंजो कजां पंहिंजी रहमत कजां वसे कुल शइ रहमत वमान तू बि मौजी अलाह ताला फरमाए थो त तव्हां मूंखे मग़लूब नथा करे सघो मूंखे हीणो नथा करे सघो मूंखां गोहे खटी नथा सघो मूंखां रांदि खटे कोन वेंदो मूं हुते आऊं वरी बि ॻाल्हि बयां हर शइ में वमान तूं बि मौजी न फिल अर्दी न को ज़मीन ते तव्हां मूंखे मौजिज करे था सघो हीणो करे था सघो मूंखां रांदि खटे था सघो मूंखां अॻिते निकिरी वेंदो फबी वेंदी तव्हांखे हर ॻाल्हि न को वलाफ़िस न की आसमाननि में وَمَا لَكُمْ مِنْ دُونِ اللَّهِ مِنْ وَلِيٍّ وَلَا نَصِيرٍ وَمَا لَكُمْ نَاهِ کوئی تمہاں جو اللہ کا سوا کو حمایتی ولی ولا نصیر کو مددگار کو کون کو تمہاں جو اللہ کا سوا اللہ چاہیندو تمہاں لے مددگار موکلیندو پنجے طرفا کنجے دل میں وجندو یکدم توڑ پہنچیندو پر جے کہ اللہ تعالی نہ موکل چاہیندو تو کیر مدد کون کندو ان وقت چندو वारो करे फलाणा वारो करे फलाणा वारो करे फलाणा फलाणो फलाणो पहुचंदो कोन को والذين كفروا بآيات الله ولقائه اولئك يئسوا من رحمتي اولئك لهم عذاب اليم اج کي كفر كندا اسان جي آياتن جو الله جي آياتن جو والذين كفروا بآيات الله ولقائه انسان ملن جو ان جي لقاء جو ان کي ڏسڻ جو يعني ان وٽ حاضر ٿين جو قيامت جي ڏي بس ول موت کان پوءِ جو الله تعالى سان ملاقات ٿيندي ملب ملب لقاء ٿيندو ان جو ان کي ڏسبو هو جن حاضري وٺندو ان جو حساب وٺندو ان کي جيڪو نٿو مڃي كفر ڪري ٿو انن کي اولئك يئسوا من رحمتي وہ مجھے رحمت کا مایوس تھی تھا وجن وہ ڈسپوائنٹ تھا ڈسپیئر کن تھا دے ڈونٹ ہوپ ان مائی مرسی دے ڈونٹ دے ہیو نو ہوپ وہ ہوپ جڑے وہی ہلی ڈسپیئر دل میں گھڑی ویو ہلیو مارا ماڻھو کافر تھی ویو ہلیو جہنم میں داخل تھی ویو اللہ تعالیٰ میں انسان میں ٻین میں آدم میں شیطان میں اہو فرق آہے त उहो जेको शैतान हुओसि यासू रहमत अलाह ताला जे रहमत खां मायूस थियो जे अलाह हाणे मूं ते रहम कोन कंदो मूंखे कढी छॾियोसि हाणे आऊं भले त अलाह ताला सां जहिड़ो लॻाए वेठो हुजां त मुंहिंजो ठीकु आहे तूं जहिड़ो लॻाए वेठो हुजे मलाई ऐं त हुते रहमत खां तूं अलाह ताला मायूस थी आदम अल इस्लाम अलाह ताला जी रहमत ते इनसार कयो अलाह ताला जी रहमत खे क़बूल कयई ऐं उन ते आसरो रखियई उन ते भरोसो रखियई उमेद रखियई ऐं चई त रबना ज़लम न अनफुसना व इलम तौफ़र न व तरहम न त नकून न मिनल ख़ासिन अलाह ताला हुनजी दुआ क़बूल कई अलाह ताला हुनखे लफ़्ज़ सेखारिया, दुआ पाण सेखारियईंसि, वरी क़बूल बि पाण कयईंसि। अलहमदिल्ला अलहमदिल्ला, असांखे बि पाण सेखार, पोइ वरी असांखे पाण ई वरी माफ़ु बि कर। तूं पंहिंजे अख़्तियार में असांखे जे छॾे ॾिनई पंहिंजे वस में, असांजे नफ़्स जे वस में, त पोइ असांजो हाल कोन्हे, असांजो ॿेड़ी ॿुॾी पवंदी। أولئك كفروا بآيات الله ولقائه أولئك يئسوا مايوس ٿي ويندا من رحمتي مجھے رحمت کان مايوس ٿي ويندا من رحمتي اللهم صل على سيدنا مجھے رحمت کان اللہ تعالی چے تو مجھے رحمت کان جيڪي نتنا مجين ملاقات جو آسرو ڏين کي ناهي बासवादल मौत जी जंहिंखे आसिरो न आहे, जंहिंखे यकीन न आहे, उहे मुंहिंजे रहमत खां मायूस आहिनि। ओलाइके लहुम अज़ाबुन अलीम, उन्हनि जे लाइ तयारु थी पई आहे अज़ाबुन अलीम, दर्दनाक अज़ाब, अलमनाक अज़ाब, अलीम अलम वारो, ॾुख वारो, ॾुखायतो अज़ाब। पोइ मां कान जवाब क़ौमी, हाणे सॼी तकरीर हुई पंहिंजे हज़रत लूत जी, हज़रत इब्राहिम जी, कंहिंजी हज़रत नू इब्राहिम जी अल इस्लाम, सॼी तकरी हाणे फमा कान जवाब क़ौमी, हीअ टेवीह आयत ताईं हज़रत इब्राहिम जी ॻाल्हि इहा शुरू थी आहे सोरहीं आयत खां, ऐं त टेवीह आयत ताईं फमा कान जवाब क़ौम जी जवाब थी ॾियो हुनखे। फमा कान जवाब क़ौमी इला अन क़ालुक़्तुलू, ॿियो को जवाबु हुननि वटि कोन हुयो सवाइ हिन जे जंहिं माण्हू जवाबु न ॾेई सघंदो चवंदो हाणे हिनखे मारियोसि, हाणे हिनखे क़तलु करियोसि, बसि हुन वटि को जवाबु कोन हूंदो। पोइ हाणे चयो हिनखे बाहि में उछलियो हज़रत इब्राहिम अल, हाणे हिन बाहि जी ॻाल्हि जेका आहे सा सूरत अंबिया में आहे सतहठि आयत मंझि, अलाह ताला फरमायो पंहिंजे बाहि खे, या नौर खूनी बर्दन व सलामन अला इब्राहिम, सलामती वारी थी वञ ऐं पंहिंजो थधी थी वञे, सलामती वारी थधी अहिड़ी न हुजे जो हुनमें माण्हू तकलीफ़ बि पहुचे, थधी सलामती वारी थधी थी वञे हलियो, थधी बि थी सलामती वारी बि थी। इहा ॻाल्हि कयईं सूरत अंबिया में ऐं सूरत साफ़ात में बि असांखे ज़िक्र कयईं त चई असां हुनखे बाहि खां बचायोसीं ऐं पंहिंजो हिन सूरत में हिते इहो टे टिनी जॻहियुनि ते, ॿिए हंधि बि हूंदो इहे टे शयूं, टे जॻहियूं जिन में बाहि आहे, पर अंबिया में लफ़्ज़ आहे अलाह ताला जो त या नौर खूनी बर्दन व सलामन अला इब्राहिम, हिन जो हुकुम ॾिनई कई भाउ खे। फमा कान जवाब क़ौमी लान क़ालु क़तलू, हर रिकू क़तलु कयोसि या विझोसि भाउ में, हर रिकू सारियोसि, फंजाउ अलाह, अलाह ताला हुनखे निजात ॾिनी। हाणे हीअ निजात जी सूरत आहे, सूरत अन कबूत, हिन में हज़रत नू अलाम खे निजात नई, हुन जी निजात जी ॻाल्हि, हाणे हिते हिन जी निजात अंजाउ अलाह सूरत अंबिया बि निजात जी सूरत आहे। अंजाउ अलाह मिनार, बाहि खां असां हुनखे निजात ॾिनी, या अलाह असांखे बि बाहि खां निजात ॾिजां, या अलाह असांखे बि बाहि खां निजात ॾिजां। इन बि लालिकून, हिन में आयतूं आहिनि मोमिननि जे लाइ। वकाल इन मतख़ज़तुम मिन दून अल्लाह औसाना, हाणे बची वियो हलियो हज़रत इब्राहिम अलैहिस्सलाम, पर पोइ हाणे वेंदे वेंदे हाणे इहा सॼी ॻाल्हि थी उर्म जे इलाइक़े मंझि, पंहिंजे मोसपेटम या इराक मंझि, हाणे हितां ई पोइ हाणे हुन सां छा थियो छा न थियो, पर हुनखे वेंदे वेंदे ॻाल्हि हीअ चवे थो हज़रत इब्राहिम अलैहिस्सलाम, पोइ हितां ई हारान वेंदो, हारान मां पोइ फ़लस्तीन वेंदो, पोइ उन जी ॻाल्हि वरी फ़लस्तीन वञण जी ॻाल्हि हारान मझां उहा सूरत मरियम में आहे। हिते अलाह हज़रत इब्राहिम थो चवे हुनखे पंहिंजे क़ौम खे, जेको निमरूद हुयो, जेको बि बादशाह हो, ॿिया माण्हू हुआ, हुनखे चवे थो वकाल इन मतख़ज़तु मिन दून अल्लाह औसाना, चई रुगो बणायो आहे तव्हां अलाह खां सवाइ बुतनि खे पंहिंजो ख़ुदा करे, मवद्दतन बैनकुम फिल हयात दुनिया, दोस्ती जे लाइ, मवद्दत जे लाइ, मवद्दत वद वद वद माना मुहबत, वदूद दाऊद जेको अलाए इस्लाम हिन वजह आहे, ऐं वद जेको बुत हुयो, बुत ठाहियाऊं हज़रत नूह जे ज़माने में, ऐं हज़रत इब्राहिम जे ज़माने में रही बुत हुआ. मवदतन बैन कुम बैन कुम, तव्हांजे विच में फिलहयात दुनिया इंसाननि खे हुन सां मुहबत घणी अथई. मुहबत इंसान सां कोन था करियो, बुतनि सां मुहबत था करियो. बुत आहे ठाहियो, हुन सां मुहबत घणी आहे. हू माण्हू जेको तुंहिंजो पीउ आहे, तुंहिंजो मासी आहे, तुंहिंजी पफी आहे, चाचो आहे, नानू आहे, हुन सां मुहबत छुटी. पाड़े वारो, ओड़े वारो, ग़रीब गुरबो, हुन सां मुहबत न. भई ओसान बुत आहे, हुन सां मुहबत घणी. जेको हथ सां ठाहियो अथई, जीअं ख़रीद कयो अथई दुकान तां, हाणे वेठो हुनखे तेल मख, हाणे वेठो हुनखे खीर प्यार, हाणे वेठो हुनखे लुबान ॾे, वेठो अत्र मखीसि, वेठो हुनखे पूज मोलाई, भले अलाह खे नुक़सानु पए. मवदत बैनकुम फिल हयात दुनिया ثم يوم القيامة يكفر بعضكم ببعض. हिक ॿिए जो क़यामत जे ॾींहुं जॾहिं इहे बुत बि ईंदा ऐं तईं बि ईंदो त पोइ हिक ॿिए जो इनकार कंदो. हू चवंदो आहे ऐं हिनखे सुञाणा ई कोन थो, मूंखे ख़बर ई कोन्हे को हीउ पूॼींदो आहे मूंखे. मूंखे कहिड़ी ख़बर थी पूॼे थो, ऐं त न को अखियूं हुयूं मूंखे, न को न को मतिलबु त का बि का मूंखे ख़बर ई कोन हुई, कॉन्शियसनेस ई कान हुई मूंखे. يوم القيامة يكفر بعضكم ببعض ويلعن بعضكم بعضا. ऐं हिक ॿिए ते लानतूं कंदव. हू बुत जेको आहे हिननि खे लानत कंदो, हीअ वरी बुत खे लानत कंदा. वणा तूं कहिड़ो हुअ जो तोखे हुते पूॼियोसीं? हू चवंदो मूंखे मूं को महिनत कई हुई, वणा मूंखे पूॼो, तो हुते बि लानत हुई, हुजे तो हुते बि लानत. लानत कंदा हिक ॿिए ते. माखुम नार, ॿिन्ही धुरनि जो जेके बुत आहिनि उन्हनि खे उछलबो जानम में, ऐं तव्हां जंहिंखे पूॼियो था, जेके पूॼीनि था पूॼींदड़नि खे ऐं पंहिंजो इनखे. हाणे इन करे हिते उहो लफ़्ज़ शायदि अचण वारो आहे हाणे कंहिं वक़्तु तालिबल मतलूब वारो बाबा उहो अची वियो हुनमें सूरत अज में. माखुम नार, ॿिन्ही धुरनि जो पूॼंदड़ ई जेके पूॼीनि था, माना हज़रत ईसा ऐं हज़रत वग़ैरह खे जेके पूॼीनि था, उहो त हज़रत ईसा जो दोह कोन्हे, उहो त पंहिंजो अलाह ताला वटि मुक़ररु आहे. पर जंहिंखे ॿियनि शयुनि खे जिन खे पूॼीनि था उहे बि जन में. माखुम नार मालकुम मिन नासिरीन, ऐं तव्हांजा मददगार कोन थींदा. فآمن له لوط, حضرت ابراہیم علیہ السلام جو بھائٹی ہوئے ہو اپنے لوط علیہ السلام انہیں ایمان آندو. ابھی گھر والی ہوئے سارا علیہ السلام وہ سانس گڑ ہوئی انہیں جو نالو کندر ارٹھیلا پر وہ سانس گڑ ہلی بیا کے نوکر چاہ کر کے بانا ہوا کہ کیر ہوا وہ سانس گڑ ہلیا پر رہتا پھر ہی ارم جان نکتا پوری حاران ویا حاران میں فیملی گڑ ہوئے سا पर पोइ उतां ई वरी ॿिया माण्हू जेके आहे मतिलबु संस पीउ बि आराम ताईं उहो गॾु वियोसि. इस्लाम हुन ते ईमान आंदो. वकाल इनी मुहाजिरुनि रबी, ऐं हिजत करियां थो रब ॾांहुं, मोटां थो, हलां थो. यानी आऊं माइग्रांट आहियां, रिफ्यूजी आहियां, अलाह रिफ्यूज थो कयां, हिजत करियां पंहिंजे अलाह मंझि, अलाह ॾांहुं, अलाह जी तरफ़. यानी अलाह तौरात में जेको हज़रत इब्राहिम जो ज़िक्र अचे थो यारहें अहिड़े चैप्टर में, त उन मंझि अलाह ताला अचे ई अञा हितां ई निकिरे थो, उतां खां कहाणी शुरू थी थिए. यानी हुनजी ॿी कहाणी न आहे तौरात में, जितां ई निकिरे थो हिन मुल्क मझां, उतां खां अलाह ताला हुनखे चए थो हली आहे तोखां वठी हलां ॿिए पासे. हली आहे लफ़्ज़ ई आहे हली आहे, त हली आहे त वठी हलां. पोइ अचे थो ठीकु आहे मूंखे वठी हल, जॾहिं वणई तॾहिं वठी हल. पोइ हिन करे चए थो इनी मुहाजिरुनि इला रबी इन अज़ीज़ुल हकीम. बेशक अलाह ताला जेको आहे सो सुधारो आहे, ताक़त वारो आहे, ग़ालिब आहे, ग़लबे वारो आहे ऐं हिकमत वारो आहे. जॾहिं वणेसि तॾहिं मूंखे वठी हले. जॾहिं जेका हारान वठी थो हलाए, पोइ वरी थो फ़लस्तीन वठी हलाए, पोइ वरी थो इजिप्ट वठी हलाए. इहे सभु तुंहिंजे पेरनि हेठां हूंदा, इहे सभु मुस्लमान थींदा, इहे सभु क़यामत ताईं मेजॉरिटी मुस्लमान रहंदा. हाणे तूं हली आ मूंसां गॾु, हली आ, हली आ, हली आ त हलूं. किताब जो नालो ई आहे जेको हिब्रू में जेके लफ़्ज़ आहिनि उहे आई अलाए छा कहिड़ा मूंखे यादि कोन्हनि. हुनजो माना ई आहे त हली आ त हलूं, हली आ त हलूं. जो चए हली आ ऐं लबैक अलाह लबैक अलाह लबैक लबैक इहा माना आहे जो आऊं हाज़िर आहियां अचां थो भाण असांखे बि हुकुम कंहिं जो अचो हज थिए त पोइ असां अलाह लबैक इहा अलाह लबैक इहा माना आहे वाबना लहू इसहाक व याकूब ऐं असां हुनखे वाब कयो हुनखे तोहफ़ो ॾिनोसूं वहाब अलाह ताला आहे हिन करे केर वहाब कयोसूं इसहाक ऐं ॻाल्हि हुनजी इस्माइल अल इस्लाम जी बि आहे सूरत साफ़ात में हिते आहे इसहाक ऐं याकूब नाफ़िल याकूब याकूब आहे याकूब अल इस्लाम ॾिनोसूं हुनजो पुटु इसहाक जो वजलना फी ज़ुर्रियती मिन ज़ुर्रियती नबूवत ऐं हुनजे औलाद में असां नबूअत ॾिनी इस्माइल इस्लाम जे औलाद में कथूरा जा छह पुट हुनजे औलाद में शुएब अल इस्लाम ऐं पंहिंजो हज़रत इसहाक जे औलाद में याकूब अल इस्लाम हुनजो यूसुफ अल इस्लाम वग़ैरह वग़ैरह नबी पैदा कयासीं वजलना फी ज़ुर्रियती नबूवत वल किताब ऐं तौरात ॾिनासूं सहीफ़ा ॾिनासूं किताब ॾिनासूं हुनखे हर नबीअ खे किताब सहीफ़ा ॾिनासूं वातना अजरहू फिद दुनिया ऐं हज़रत इब्राहिम अल इस्लाम खे अजर ॾिनोसूं दुनिया में हुनजो नालो पियो ॻाइजे क़यामत ताईं असां नमाज़ूं पंज पढ़ूं था घटि में घटि इहो पंज दफ़ा जेको आहे सो अलाह सलाह सीना मोहम्मदन वल अल सीना मोहम्मदन कमा सलैत अला इब्राहिम वल अल इब्राहिम इन्नक हमीदुन मजीद अला मुबारक अला मोहम्मदन वल अल मोहम्मदन कमा बारक अला इब्राहिम वल अल इब्राहिम इन्नक हमीदुन मजीद मुस्लमान मोमिन जेको आहे नमाज़ जेको पढ़े थो उहे पंज दफ़ा घटि में घटि इहो जेको या अलाह केतिरा दफ़ा पढ़े थो जेको अल सलात नबी पाक सलाहु ते ऐं सलात हज़रत इब्राहिम अल इस्लाम ते तौरात में लिखियलु आहे त जेको तोखे ब्लेस कंदो जेको तोखे तोखे सलात मोकिलींदो तुंहिंजी तारीफ़ कंदो उनखे आऊं भलाईंदुसि उनखे आऊं पंहिंजो भलो भलारो कंदुसि उनखे ब्लेस कंदुसि ऐं जेको तोखे कर्ज़ कंदो हज़रत इब्राहिम अल इस्लाम तोखे ख़राबु चवंदो तुंहिंजे मुतलिक़ ॻाल्हि विछड़ी कंदो त आऊं उनखे भुछो कंदुसि वग़ैरह अहिड़े क़िस्म जेको लफ़्ज़ आहे पोइ तौरात में पाण अलहमदिल्ला मुस्लमान मोमिन उम्मत मोहम्मद सलाहु वसलम पंज ई वक़्तु जेके आहे से नबी पाक इब्राहिम अल इस्लाम ते पंहिंजे नबी पाक सलाहु वसलम सां गॾु जेको आहे सलात मोकिले थो ऐं उनजे ज़ुरियत ते हुनजे औलाद ते क़यामत जे ॾींहं ताईं इहो कमु हलंदो रहंदो हाणे हिते ॻाल्हि हलंदी वई न हू फिल आख़िरत लमिन सालिहीन वजलना फी ज़ुरियती नबूवत वल किताब किताब बि ॾिनोसूं तौरात वग़ैरह सभई इंजील सभु किताब सहीफ़ा इब्राहिम जा वातना अजरहू फि दुनिया ऐं दुनिया मंझि बि इहो अजर आहे जो हुनजो नालो ॻाइजे पियो धरती ऐं ज़मीन जेसिताईं आहे क़यामत जेसिताईं थींदी तेसिताईं पियो ॻाइबो धरती ते हुनजो नालो संग सुहिणे नमूने सां वरितो वेंदो ऐं हुनजे औलाद में जेको आहे सो औलाद जी इज़त रहंदी हमेशह माण्हू हुनजे औलाद खे इज़त ॾींदा इन करे नबी पाक सलाहु वसलम जे औलाद खे बि जेको आहे सो अहल बैत खे क़यामत ताईं मुस्लमान मोमिन जेको आहे सो इज़त ॾींदो हीअ ॻाल्हि सूरत हज में आहे पंहिंजे सूरत इब्राहिम में आहे हाणे वनहू फिल आख़िरत लमिन सालिहीन इब्राहिम अल इस्लाम आख़िरत मुंहिंजी सालिहनि सां गॾु हूंदो सालिहनि मज़ा हूंदो यानी जेके अलाह ताला जा चूंड आहिनि उन मज़ा हिकिड़ो हूंदो पोइ हाणे हिन खां पोइ इहे पंज सतावीह आयतूं थियूं उहा लूत आहे हाणे लूत जेको अल इस्लाम सां भाइटियो उहे पाण अलॻि थिया उहो सिधो में घुमोर ॾांहुं वियो उनजी ॻाल्हि हले थी हाणे हिते असीं वक़्फ़ो था करियूं ऐं पोइ वरी इनशाह लूत अल इस्लाम ऐं ॿियनि क़ौमुनि जी जेके आहिनि मुख़्तसिर पोइ उन्हनि ते कहिड़ा कहिड़ा अज़ाब था अचनि उन्हनि क़ौमुनि ते त उहे उन जूं ॻाल्हियूं थींदियूं हाणे हिते असीं वक़्फ़ो करियूं था इनशा अलामीन अलाह मफ़िलना वरहमना वरज़ुकना वफ़ज़ना वादना अला सरात मुस्तक़ीम सरात लज़ीन अनमत अलैहिम ग़ैर मखदूब अलैहिम आमीन रबना तक़ब्बल मिन्ना इन्नक अंत समीउ अल अलीम वतुब अलैना इन्नक अंत तवाब अल रहीम حسبي الله لا اله الا هو عليه توكلت رب العرش العظيم